हजरत मेहदी के आने की निशानियां क्या हैं, क्या कोई खास वक्त होगा, हम कैसे आइडेंटिफाई करेंगे कि वो वक्त आ चुका है या उनका जहूर हो चुका है? सबसे पहली बात तो यह कि हजरत मेहदी से मुराद क्या है। देखिए दो मेहदी हैं असल में, एक मेहदी है अहले तशय्यो और एक मेहदी है अहले सुन्नत। नाम एक है, यह भी मानते हैं कि उनके वालिद का नाम जो है वो अब्दुल्ला होगा, खुद उनका नाम मोहम्मद होगा, ये भी हम मानते हैं दोनों शिया भी सुन्नी भी, कि हजरत फातिमा रजी अल्लाह तआला अन्हा की औलादी से होंगी और उनके जो बड़े बेटे हजरत हसन उनकी नस्ल से होंगी। ये बातें एग्रीड अपॉन है। अलबत्ता ये है कि उनके नज़दीक तो वो उनके 12वें इमाम थे कि जो छुपा दिए गए थे एक गार के अंदर बचपन में, बचपन बिल्कुल बचपन के हिसाब में। तो अंदेशा ये था कि इन्हें अब्बासी जो खुलफा है वो कत्ल करवा देंगे, ये अहले तशी का ये उनका ख्याल है कि वो जो छुपे हुए हैं वो अभी तक छुपे हुए हैं। तो उनमें पहले गैबूबत सोरा थी 2 साल तक, जिसमें कई लोग उनके पास जाकर जो है कुछ ना कुछ मालूम हासिल कर लेते थे। उसके बाद गैबूबत कुबरा कहलाती है, अब का कोई रब्ता नहीं है किसी का, लेकिन वो जाहिर होंगे तो जो छुपे हुए हैं हमारे नज़दीक वो मुजद्दिद होंगे। हर सदी के अंदर हुजूर ने फरमाया था कि अल्लाह ताला इस उम्मत के अंदर इस दीन को ताज़ा करने के लिए मुजद्दिदों को उठाता रहेगा। मुजद्दिद के अंदर तजदीद, दीन को ताज़ा कर देना, यानी दीन की तालीमात के अंदर अगर गलत चीज़ें आ गई उनको हटा देना, अगर कोई गर्दो गुबार आ गया आईने के ऊपर साफ कर देना, ये मुजद्दिद का काम है। तो अल्लाह ताला ऐसे उठाती है, हमारे नज़दीक मुजद्दिद होंगे और वो आखिरी मुजद्दिद होंगे और वो मुजद्दिद कामिल होंगे, यानी उनसे पहले जो मुजद्दिदीन आए हैं उन्होंने दीन की जुज़वी खिदमत की है। मतलब ये खराबी पैदा हो गई उसको ठीक कर दिया, यहाँ पर ये फितना आ गया है उसका जवाब उसको रद्द कर दिया, लेकिन अब जो होगा वो जो मुजद्दिद आएंगे वो दर हकीकत पूरे एक निज़ाम की हैसियत से जैसे हुजूर ने कायम किया था अल्लाह के दीन को उसी तरह करेंगे। लेकिन एक चीज तय है कि उनका नाम मोहम्मद बिन अब्दुल्ला और उनका जो सिलसिला नसब है वो हजरत फातिमा रजी अल्लाह ताला अन्हा से जाकर मिलेगा। एक चीज और फरमाएगा कि इनके लिए जो जब ये खुद को आके बयान करते हैं कि मैं इमाम मेहदी हूँ या मैं आपको लीड करूंगा, वो जगह के हवाले से यह तय्यून के मक्का में होगी? नहीं, असल में ऐसी बात नहीं, बल्कि उसके बरक्स है। हमारे पास जो सबसे जो मुतमद अलैह हदीस है वो हजरत उम्मे सलमा रजी अल्लाह तआला अन्हा से है, जो हुजूर की ज़ौजा मुहतरमा थी। तो वो ये कहती हैं कि एक खलीफा के इंतकाल के बाद खाना जंगी शुरू हो जाएगी। अब खलीफा से मुराद बादशाह हो सकता है, आम मानी में खलीफा, एक खलीफा राशिद होता है, खलीफा राशिद तो बहरहाल नहीं, वो है इस दौर की बात हो रही है। और उस वक्त यह कि एक शख्स मदीने से भाग कर मक्के में छुप जाए। अब ये मेरा उसके बारे में अंदाज़ा क्यों छुपेगा कि कुछ उसकी हैसियत ऐसी होगी कि लोग उसकी तरफ देख रहे होंगे कि ये ऐसा शख्स है, ही शुड प्ले सम रोल, क्या वाकर यहाँ पर कोई सोरा सफाई कराए। लेकिन वो इससे कुछ घबरा कर उस जिम्मेदारी से उसके बोझ को ना समझते हुए कि वो बर्दाश्त कर सकते जाके छुप जाएंगे, उन्हें फिर तलाश किया जाएगा और फिर निकाल कर उनको लेकर आएंगे। वो ऐलान नहीं करेंगे, वो ऐलान नहीं करेंगे, उनके हाथ पर जबरदस्ती बैठ की जाएगी। फिर कोई आवाज आएगी जो गैब से कि ये अल्लाह का बंदा नहीं है, वल्लाहु आलम। यहाँ से जिक्र आता है फिर खुरासान के उस लश्कर का, नहीं उसके बारे नहीं, में नहीं, उसके बाद तो आता है कि एक लश्कर उनको भेजा जाएगा शाम से, शाम से वो शाम का लश्कर जब आएगा और वह मालूम होता है कि शाम में उस वक्त फिर कोई हुकूमत जो है वो इस्लाम मुखालिफ हुकूमत को कायम होगी, तो वो उससे पहले चूंकि कुछ और बातें होगी मैं बाद में अर्ज करूंगा। तो वो लश्कर जो आएगा वो धस जाएगा जमीन के अंदर मक्का और मदीना के दरमियान, तब ये बात जो है यकीन के साथ मालूम हो जाएगी कि ये दरहकीकत वाकई यही मेहदी है कि इतना बड़ा वाकया हो। इस पे हदीस मौजूद है कि वो लश्कर आएगा और मक्के और मदीने के दरमियान धस जाएगा, यह है सही है। खुरासान का जिक्र आता है, खुरासान का जो जिक्र आता है वो मेहदी के जिक्र में नहीं है, वो हजरत ईसा के जिक्र में है। ये जो एक लॉन्ग चेन ऑफ इवेंट्स है उसमें तो यूं समझिए कि उसका ड्रॉप सीन है हजरत मसीह अलैहिस्सलाम का नुज़ूल। उस वक्त हजरत मसीह अलैहिस्सलाम के साथ जाकर जंग करने के लिए जो लश्कर चलेंगे उनमें से खुरासान से आएगा, वो खुरासान से आएगा। खुरासान से जाने से पहले फिर इमाम मेहदी का टेन्योर कितना होगा, कितनी मुद्दत तक वो लीड करेंगे उम्मत को? आप पूरे यकीन के साथ हम नहीं कह सकते, लेकिन ये कि एक इस्लामी हुकूमत जो है वो बहुत सही किस्म के हुजूर के नक्शे कदम पर खिलाफत अला मिन्हाज नबूवा वो कायम कर देंगे। लेकिन एक और हदीस आती है, यखरुजु नासु मिनल मशरिक युअत्तिउन लिल महदी यानी सुल्तानिही, एक मशरकी मुल्क से फौजें आएंगी, लोग आएंगे जो महदी की हुकूमत कायम करेंगे। मालूम ऐसा होता है, ये मेरा गुमान है, फिर एक अंदाजा है, हम यकीन के साथ ان تمام چیزوں کی جو ہے انٹرپریٹیشن کچھ اندازہ تو کر سکتے ہیں, لیکن پورا اس کا ٹائم فریم بنانا اور اس کے بارے میں یقین کے ساتھ کچھ کہنا, معلوم ہوتا ہے کہ اس سے پہلے یہ جو عرب کے مشرق کا علاقہ ہے, اس میں افغانستان بھی ہے, پاکستان بھی ہے, ہند بھی ہے, ایران بھی آتا ہے, یہاں کہیں پر پہلے کوئی ایسی حکومت قائم ہو چکی ہوگی کہ وہاں سے فوج جائے گی جو مدد کرے گی حضرت مہدی کی وہاں پر حکومت ان کی جمانے کے لیے. تو مشرق, اسی لیے ایک اور حدیث بھی آتی ہے حضور کی کہ مجھے ہند کی طرف سے ٹھنڈی ہوا آتی ہے, ہندوستان کی طرف سے. تو اس سے یہ گمان کیا گیا ہے کہ اس علاقے میں کہیں پہلے وہ ایک اسلامی, صحیح اسلامی حکومت قائم ہوگی اور اس کی فوجیں پھر جائیں گی کہ جو حضرت مہدی کی مدد کریں گی اور حکومت قائم کریں گی. حضرت مہدی کے ٹرم کے حوالے سے مختلف جگہوں پہ مختلف ٹائم فریم بھی لکھے ہوئے ہیں, کچھ جگہوں پہ ذکر ہے 7 سال, 9 سال, یا بعض نے 40 سال بھی تحریر کیا ہوا ہے. اس میں زیادہ صحیح حدیث کون سی ہے؟ میرے خیال میں, اب یہ اصل میں چونکہ میں اس کے لیے پوری طرح تیار ہو کر تو نہیں آیا ہوں, تو یہ میرے خیال میں 7 سال ہے. 7 سال ہے, تو اسی دوران 40 سال آتا ہے حضرت عیسیٰ کا. حضرت عیسیٰ کا جو ظہور ہے وہ امام مہدی کے ہوتے ہوئے ہی ہوگا, اور ایک نماز کا بھی ذکر آتا ہے جس میں وہ امامت کا ذکر کرتے ہیں, اس کی تھوڑی سی وضاحت. اصل میں میں اس سے پہلے عرض کر دوں کہ اس سے پہلے معلوم ہوتا ہے حضرت مہدی کے سے پہلے کہ آرمگیڈون جس کا ذکر ہے بائبل کے اندر, اور جس کو اگر آپ جا کر دیکھیں اس میں ڈکشنری میں, تو آپ کو ملے گا کہ ویری بگ وار وچ ول بی فاٹ بٹوین دی فورسز آف گڈ اینڈ ایول بٹوین بیفور دی اینڈ آف دس ورلڈ. اچھا, حدیث میں اس کا ذکر ہے الملحمۃ العظما. ملحمہ کہتے ہیں جنگ کو, لحم گوشت, تو گوشت کے چیتڑے اٹھتے ہیں جنگ کے اندر, تو کسائی کی دکان کو بھی آج کل عالم عرب میں ملحمہ کہا جاتا ہے. تو یہ ملحم جو ہے وہ بڑی جنگ ہوگی, اور اس جنگ کے اندر بہت بڑی تباہی ہوگی اور مسلمان ممالک کی بڑی شکست ہوگی, اور معلوم ایسا ہوتا ہے کہ جو گریٹر اسرائیل جو ہے وہ تقریباً قائم ہو جائے گا. یہ حضرت مہدی کے ظہور کے بعد کا زمانہ ہے یا اس سے پہلے؟ اس کے آس پاس ہی ہے, اس کے آس پاس کا زمانہ ہے. اور پھر حضرت مہدی جو ہے اس کے خلاف جہاد جو ہے وہ شروع کریں گے, اور اس کے بعد اللہ تعالیٰ کی مدد اور نصرت سے وہ ریگین کریں گے وہ ممالک. اب یہ عراق اور شام اور یہ سب چلے جائیں گے, جبکہ ادھر اس کا ذکر ہے حدیث کے اندر, یہاں تک کہ ترکی چلا جائے گا, یہاں تک کہ قسطنطنیہ ہمارے ہاتھ سے نکل جائے گا, پھر وہ ریگین کریں گے. جب وہ ریگین کر رہے ہوں گے تو اس موقع پر پھر یہ دجال کا ظہور ہو جائے گا, یہودی کھڑے ہو جائیں گے. محسوس ایسا ہوتا ہے کہ یہ جو جنگ ہے, جو پہلی ملحمۃ عظمیٰ ہے, آرمگیڈون ہے, اس میں صرف عیسائی آئیں گے, یہودی نہیں آئیں گے. جس کا نقشہ میں آپ کو دکھا دوں کہ یہ دونوں جنگیں جو ہوئی ہیں, اب جو پہلی وار ہوئی تھی جو گلف کے اندر, اس میں بھی انہوں نے اسرائیل کو بیٹھا دیا تھا کہ تم بیٹھے رہو, امریکہ نے کہا سر تمہاری حفاظت کا ذمہ ہمارے ہم پر, اور یہ جو اسکڈ میزائل سے ڈر رہے ہو پیٹریوٹ میزائل ہم دے دیتے ہیں, یہ فضا بھی اڑا دیں گے, اس کو سامنے نہیں لائے, اس لیے کہ اگر تم آؤ گے تو پھر عالم عرب جو ہے پورا کا پورا جو ہمارا ساتھ دے رہا ہے وہ ہمارا ساتھ نہیں دے گا. تو اسی طریقے سے تو یہ اس معاملات کے اب بھی جو یہودی جو ہے سامنے نہیں آ رہا کسی جنگ کے اندر, نہ عراق کی جنگ میں سامنے آیا دوبارہ جو عراق ختم کیا انہوں نے, نہ افغانستان کے اندر کسی کولیشن میں آیا, وہ تو بٹھائے رکھیں گے. البتہ آخر میں جب یہ دیکھیں گے وہ یہودیوں جو عیسائیوں کا لشکر آئے گا, اس کے حدیث کے اندر آتا ہے کہ 80 علم ہوں گے اور ہر علم کے نیچے 12,000 فوج ہوں گی, تو گویا کہ 9.5 لاکھ کی نفری یہ آرمگیڈون میں آئے گی, اور اس کے نتیجے میں میرے نزدیک گریٹر اسرائیل قائم ہو جائے گا. یہ ہے وہ کروسیڈ جس کی تیاری اس کی شروع ہوئی, اور جس کے لیے یہ ٹوین ٹاورز گرائے گئے, جس کے لیے نیٹو کو مضبوط کیا جا رہا ہے.